देउराली को ढल्के बारा मन तेरा ढल्के बारा मन तेरा पोती मेरा मोगे खाउँदै जुन तेरा देउराली मा बरको छायाले आत समय ओ काली ओराली गरेको भुल्यो क्यारे मेरो मायाले ढल्के बारा मन तेरा पोती मेरा मोगे खाउँदै जुन तेरा देउरालीमा बरको छायाले आत समय ओ काली ओराली गरेको भुल्यो क्यारे मेरो मायाले आत समय ओ काली ओराली गरेको भुल्यो क्यारे मेरो मायाले हे पुरी बसे आउँछौ कि भनेर आउँछौ कि भनेर छायाले गर्छु मायाको कुरो, मायाको कुरो। तिमी बिना हुन्छु म पुरो, देउरालीमा बरको छायाले आत समय उकाली ओराली गरेको, भुल्यो क्यारे मेरो मायाले मायाको कुरो। तिमी बिना हुन्छु म पुरो, देउरालीमा बरको छायाले आत समय उकाली ओराली गरेको, भुल्यो क्यारे मेरो मायाले आत समय उकाली ओराली गरेको, भुल्यो क्यारे मेरो मायाले। आत समय उकाली ओराली गरेको,